यहाँलाई स्वागत छ। धन्यवाद आलमजी। तपाईँहरूले यत्रो जनशक्ति लिएर गुल्मीमा मुटु रोगको लागि उपचार गर्दै हुनुहुन्छ, यो तपाईँहरूको आफ्नै संस्थाले हो या अन्य कुनै दात्री निकाय छन्? यो खास गरेर हामीले यो गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको आफ्नो पुरै आफ्नै लगानीमा हो र जनशक्ति पनि हाम्रो आफ्नै हो। यसमा हामीले बाहिर कसैको पनि सहयोग लिएका छैनौँ र स्थानीय रूपमा यहाँको उद्योग वाणिज्य सङ्घ गुल्मीले सहयोगको रूपमा भूमिका निर्वाह गरेको छ भने यहाँका हट फाउन्डेसन, त्यसपछि पत्रकार महासङ्घ, नेत्र ज्योति सङ्घ र त्यसको लगायत तपाईँको जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग गरिरहेको छ। तर अन्य बाहिर कुनै दात्री निकायहरूबाट हामीले यसको सहयोग लिएका छैनौँ। अनि कहिले स्थापना भएको र यस्तो निशुल्क सेवा कुन कुन जिल्लामा दिइरहनु? यो हाम्रो खास गरेर बुटोलमा 2070 पौष 10 गते सञ्चालन भएको यो अस्पताल र यसले खास गरेर यस जिल्लाका मुटु रोगीहरू उपचार नपाएर अकालमा ज्यान गुमाइरहेका थिए मृत्यु हृदयघात भएर, जसले गर्दा हामीले त्यहाँका उद्योगी व्यवसायी समाजसेवी मिलेर सबैले हामीले 1-1 लाख रुपियाँ, कोहीले 5 लाख रुपियाँ हालेर 5 करोड रुपियाँ उठाएर पहिलो फेजमा यसलाई हामी सञ्चालन गरेका हौँ र अहिले हामी राज्यसँग जग्गा मागिरहेका छौँ। पायो भने हामी 10 बिघामा यो पश्चिमाञ्चलकै ठुलो अस्पतालको रूपमा यसलाई विकास गर्ने लक्ष्य छ। र अहिले हामीले शिविर भनेको यो पहिलो शिविर हो हाम्रो, यो भर्खर 4.5 महिना भयो अस्पताल स्थापना भएको र हामीले गाउँ गाउँमा गएर निःशुल्क सेवा त्यहीँ पुगेर पनि दिनुपर्छ भनेर भावनाले हामीले पहिलो पटक यहाँ आयोजना गरेका हौँ र यसपछि हामी धेरै त सक्दैनौँ हामी, तर कमसेकम महिना अथवा 2 महिनामा एउटा जिल्लामा गएर गर्नुपर्छ भन्ने सोचौँ। किन भन्दाखेरि यो शिविर यहाँ लिएर आउँदाखेरि अब जस्तै हाम्रो त्यहाँको अस्पतालको ओपिडी सेवा बन्द हुन्छ, किन भन्दाखेरि हामीले ल्याउने भनेको सामान्य अब प्राविधिक मात्र ल्याएर हुँदैन, पुरै अब विशेषज्ञसहित लिएर आउनुपर्छ र विशेषज्ञहरू आउँदाखेरि त्यहाँको ओपिडी सेवा बन्द हुने भएकोले हामी यो शिविर धेरै गर्न सक्दैनौँ। तर थोरै भए पनि गुणस्तरीय गर्नुपर्छ भनेर अहिले पनि जुन हामी शिविर लिएर आएका छौँ, अब इसिजी, इको, पिएफटी सहित लिएर आएका छौँ, कुनै पनि शिविरमा इकोसम्म कसैले लिएर जाँदै जाँदैन। तर हामीले के हो भने क्षेत्रमै गएर त्यो झारा टार्ने भन्दा पनि वास्तविक उपचार गर्नपर्छ भन्ने हिसाबले पुरै प्रविधिसहित हामी विशेषज्ञसहित आएका छौँ। आज तपाईँले गर्दै हुनुहुन्छ, लगभग कति लगानी लाग्ला? को यस्तो छ, हेर्नुहोस् लगानीको यसको अब कुनै ऊ हुँदैन। जस्तै अब एउटा सामान्य तपाईँले इसिजी गर्नुभयो भने एउटा इसिजीको बाहिर 400 रुपियाँ लिन्छ, हामीले अस्पतालले 200 रुपियाँमा गरिरहेका छौँ। अब यहाँ हाम्रो कमसेकम लक्ष्य 400 जनाको इसिजी हुन्छ भने लक्ष्य हो भयो भने लगभग 1.5 लाखभन्दा बढीको त्यहीं लगानी एउटा हुन्छ। एउटा इको गर्दा हामीले अस्पतालमा 1500 लिन्छौँ, बाहिर 2500-3000 लिन्छन्। अब यहाँ कमसेकम डाक्टर साहबले धेरै सबैको त सक्नुहुन्न, तर 20-25 जनाको इको उहाँहरूले गर्नुहुन्छ। त्यसले गर्दा यसमा हाम्रो आर्थिक रूपले भन्ने हो भने हाम्रो कुनै लगानी आउन जान खाना खर्चहरू भन्ने कुरा छुट्टै कुरा हो, तर सेवाको लागि पैसामा गर्न हामी हुँदैन। किनभने हामी निःशुल्क शिविर गर्न आइसकेपछि यतिको हामी इको गऱ्यौँ, यतिको इसिजी गऱ्यौँ भनेर त्यो चाहिँ प्रचारबाजी गर्न राम्रो हुँदैन जस्तो लाग्छ मलाई। जस्तो तपाईँहरूले नियमित जुन अस्पतालमा आउने उपचारबाट जुन मुनाफा हुन्छ त्यो चाहिँ परोपकारमै लगाउने तपाईँको उद्देश्य हो? पहिलो कुरा त हामी यो गैर नाफामुखी संस्था हो, हामी यसबाट नाफा कमाउने उद्देश्य राखेका छैनौँ र अहिले जुन हामीले सेवा शुल्कहरू राखेका छौँ त्यो चाहिँ आफू अस्पताल सस्टेन हुने हिसाबले, अस्पताल सञ्चालन हुने हिसाबले हामीले राखेका छौँ। कतिपय अवसरमा होइन निःशुल्क गर्न सकिन्छ कि भन्ने कुराहरू पनि, तर त्यो सैद्धान्तिक कुराहरू मात्र गरेर अस्पताल सञ्चालन भएन भने 1 महिना 2 महिना सञ्चालन गर्दा भयो, त्यसले गर्दा दिगो सञ्चालन गर्नको निम्ति हामीले केही शुल्कहरू लिएका छौँ। तर यसबाट नाफा कमाउने उद्देश्य छैन, गर्दा गर्दै के यदि बचत भएको खण्डमा भयो भने पनि त्यसको प्राविधिक विकास, त्यसको अस्पतालको विकास निर्माणमै खर्च हुन्छ, त्यो कसैले नाफा भान्न पाउँदैन। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल जुन समुदायले खोलिरहेछ, यति परोपकारकारी काम गरिरहेछ, गभर्मेन्टले कतिको सपोर्ट गरिरहेछ यहाँ? अब यो हेर्नुहोस्, यो अहिलेसम्म गभर्मेन्टबाट हामीले कुनै सहयोग पाएका छैनौँ। हाम्रो आशा के छ भने सरकारबाट हामीले पहिलो चरणमा 10 बिघा जग्गा माग गरेका छौँ र बुटोलको रामनगरमा त्यो 10 बिघा जग्गा प्राप्त गऱ्यो भने हामीले आफ्नो बिल्डिङहरू निर्माण कार्य सुरु गर्छौँ। अहिले हामी भाडाको घरमा यो अस्पताल सञ्चालन गरेका छौँ 25 बेडको र त्यो भइसकेपछि हाम्रो थुप्रै डोनरहरूले पनि, जस्तै हामीले भारतीय एम्बेसीसँग कुरा गऱ्यौँ, अब एउटै क्याथल्याब मिसिन 8 करोड रुपियाँ पर्छ, तर उहाँहरू दिन तयार हुनुहुन्छ। त्यसको निम्ति के हो भने तपाईँहरूको जग्गा आफ्नै हुनुपर्ने, बिल्डिङ आफ्नै हुनुपर्ने भन्ने उहाँहरूको शर्त हो। त्यसले त हामीले अब सरकारसँग त्यो जग्गा माग गरिरहेका छौँ र पाइसकेपछि मलाई लाग्छ हामी बिल्डिङहरू निर्माण गरेर अझै अस्पताललाई ठुलो एउटा वृहत रूपमा, जस्तो अहिले हामी मुटुको गरिरहेको थियौँ, अहिले हामी छाती दमको उपचारलाई पनि सेवा अगाडि बढायौँ भने भोलिको दिनमा गएर अझैलाई वृहत रूपमा अगाडि बढाउनुपर्छ भन्ने सोचौँ। र अर्को कुरो, जुन बुटोलका व्यवसायी सबैहरूले अब वास्तवमा कतिपय कुराहरूमा यो परोपकारी धर्मको लागि गरे भने त्यो वास्तवमा होइन। यो के हो भने हामी बिरामी हुँदा कहाँ जाने त, अकालमा मर्नुभन्दा त कमसेकम आफ्नो उपचारको निम्ति त हामी अस्पताल चाहियो भनेर खोलेको अस्पताल हो। म त्यसको अहिले अध्यक्षको रूपमा रहँदा पनि जो साथीहरूले पनि हामी लगानी गरेको के को लागि भने आफ्नो लागि हो। आफ्नो लागि त हामी दिन 365 दिन त हामी सबै मात्र बिरामी त हुँदैनौँ, त्यो बेलामा अस्पताल खाली राख्नु त भएन, अरूलाई पनि सेवा दिनु पऱ्यो भनेर त्यसरी भएको हो। एकदमै त्यो धार्मिक हिसाबले गर्नुभन्दा पनि व्यवसायहरूले आफ्नो नमरुन् भनेर हामी सबै मिलेर यो अस्पताल सञ्चालन गरेका हौँ र त्यसको निम्ति हामी त्यो अवसरमा अरूलाई पनि सेवा दिउँ भनेर हामी सेवा दिइरहेका छौँ। हवस् त, महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई धन्यवाद। यहाँलाई पनि धन्यवाद छ यो यही कुराहरू राख्ने अवसर प्रदान गर्नुभयो र म सम्पूर्ण यो गुल्मीवासीलाई एउटा आग्रह के गर्छु भने कमसेकम तपाईँहरूले आफ्नो स्वास्थ्य नियमित परीक्षण गराउनुहोस्। यहाँ यो अस्पताल ऊ अस्पताल मैले भन्दिनँ, जहाँ गए पनि नियमित स्वास्थ्य परीक्षण गराउनुहोस्। दुईवटा कुराहरूले एकदम ध्यान दिनुहोस्, एउटा ब्लड प्रेसर रक्तचाप घटिरहेको हुन्छ बढिरहेको हुन्छ र एउटा सुगर डायबिटिज। यदि त्यो दुईवटा कुरालाई तपाईँ कन्ट्रोल गर्नुहुन्छ मलाई चाहिँ धेरै रोगबाट नियन्त्रण गर्न सकिन्छ। बेला बेलामा वर्षमा एकचोटि कमसेकम भएन भने आफ्नो जन्मदिनको अवसर पाएर आफ्नो पुरै स्वास्थ्य परीक्षण गराउनुहोस्। त्यो गर्नु भयो भने कुन कुरामा के छ त भनेर थाहा पनि हुन्छ र अहिले हामीले आफ्नो साधन सवारी साधनलाई वर्षमा 2-3 पटक परीक्षण गराउँछौँ भने आफ्नो स्वास्थ्यको परीक्षण एकचोटि किन नगराउने भनेर हामी चेतनामुक्त तरिकाले यो अभियानलाई अगाडि बढाएका छौँ। सबै यसमा सहभागी हुन आग्रह गर्छौँ। धन्यवाद।